यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भने देऊ ए जाने निठुरी यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भने देऊ ए जाने निठुरी प्रतिबिम्ब छोप्न म सकिन छाती फुटाएर जोड्न यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भने देऊ ए सक्छु म जुनको उज्यालो नै छेक्न यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भने देऊ ए